રેડિયો જોરાલી 101 મેગાહર્ટ્ઝ मनहरू बाँचिन्छन् नाताहरू गाँसिन्छन् मनहरू बाँचिन्छन् नाताहरू गाँसिन्छन् कतै जुडिन्छन् कतै सम्हालेर राखिन्छन् मनहरू बाँचिन्छन् नाताहरू गाँसिन्छन् कतै जुडिन्छन् कतै सम्हालेर राखिन्छन् जब यादले सताउँछ धर धरे रुवाउँछ जब यादले सताउँछ धर धरे रुवाउँछ मनहरू बाँचिन्छन् नाताहरू गाँसिन्छन् कतै जुडिन्छन् कतै सम्हालेर राखिन्छन् जब यादले सताउँछ धर धरे रुवाउँछ तर साथमा कोही हुन्न सबै सबै भागिन्छन् मनहरू बाँचिन्छन् नाताहरू गाँसिन्छन् कतै जुडिन्छन् कतै सम्हालेर राखिन्छन् आज धेरै कुरा सोध्नु छ मैले तिमीलाई पहिलो पटक देखेको दिनदेखि आजसम्म आइपुग्दा धेरै बदलियो समय मैले सोचेको थिएँ समयले सबैलाई बदल्छ आफू हिँडेको बाटो हिँड्न बाध्य बनाउँछ तर म भने सधैँ स्थिर रहिरहे मलाई लाग्थ्यो एक दिन समयको छाल हुर्लिएर आउनेछ अनि मेरो मनमा हुर्किएको प्रेम नामक रोगलाई जरीबाट उखाल्नेछ तर संयोग भन्ने कि त्यो वरिष्ठ समयले मेरो प्रेमलाई होइन मलाई पछाडेर गयो थाहा छ तिमीलाई लगातार यसरी सम्झिरहेको धेरै भयो र तिमीलाई बिर्सन खोजेको पनि धेरै भयो तर म बिर्सन्न तिमीलाई सम्झिरहन्छु मात्रै किनकि यादहरू एक तमासले आउँछन् तर कहिले फर्केर जाँदैनन् रहस्यहरू अँध्यारोमा हुँदा रहेछन् उज्यालो भएपछि मात्र सत्य देखिने तर यसैलाई पनि वकिलको बहसबाट असत्य बनाउने नेपालमा जन्मिएको छु म कसरी धोका नखाई बाँच्न सक्छु फेरि बाँचे पनि कहिले हाँस्न सक्दिन यसरी बाटोमा हिँड्दै गर्दा यो बाटोले पनि विभिन्न रूपमा हिँडायो मलाई मेरा सब कुराहरू थाहा छ यो बाटोलाई सँगै तिमीलाई पनि किनकि यही बाटो यही यात्रा र यही बाटो र यात्रामा भेटिएकी तिमी म कहिले बिर्सन्न यी कुराहरू यात्रामा गाडीहरू दुर्घटनाग्रस्त भएको धेरै देखेको छु मैले तर जिन्दगीमा दौडिएको गाडीको ब्रेक फेल भएको अनुभव आज बल्ल बटुल्दैछु यो समयमा कतिपटक तिमीलाई सम्झिए कतिपटक भगवान सम्झिए हिँडेको बाटो आफै चिनिए जस्तै लेख्दै जाँदा एकपटक लेखेका अक्षरहरू आफै लेखिन्छन् मेटिएका यादहरू फेरि देखिन्छन् तर यो मनमा प्रेमले खोपेका यस्ता अक्षरहरू छन् यस संसारमा ती अक्षर बुझ्ने दुईजना मात्र भेटेको छु अहिलेसम्म एउटा म र अर्को भगवान थाहा छैन कसरी खोपिए यी अक्षरहरू सबै भन्छन् आकाशमा भगवानको घर हुन्छ त्यसैले पनि भगवानसम्म पुर्याउनको लागि मैले कति बेलुन उडाएँ तिम्रै नाउँमा तर बेलुनहरू मेरो इच्छा र रहर बोकेर उड्नै सकेनन् हावा भरिएपछि त्यसमा पनि अझ आफ्नै प्राणको हावा भरेपछि बेलुनहरू आकाशमा उड्नु पर्ने हो तर अह तिनीहरू उड्दै उडेनन् मेरो उचाइभन्दा माथि उड्नै सकेनन् जति माथि उडाउन खोज्छु जमिनमा मात्र खस्न खोज्छन् मेरा इच्छा र रहरहरू यति धेरै गरुङ्गा छन् जसलाई बोकेर बेलुनलाई माथि माथि आकाशमा उड्न गाह्रो पर्यो। अचानक जस्किए ती बेलुनको मुखमा धागो बाँधेर उडाउन पाएको भए मेरा इच्छाहरू मेरो नियन्त्रणमा हुन्थे होला। फेरि सोचे आफ्नो नियन्त्रणका इच्छा पनि कहीँ भगवान कहाँ पुग्छन् होला त। तिनले त बेलगाम उड्न पाउनुपर्छ, तर बेलगाम उड्दै उडेनन् तिनीहरू। साँच्चै तिमी जस्तै जिद्दी गरिरहेकाले। फरक यति हो कि तिमी मबाट अलग हुन जिद्दी गर्यौ, तर यिनीहरू मलाई छोड्दै नछोड्ने जिद्दी गरिरहे। हौ, मलाई छोड्दै नछोड्ने जिद्दी गरिरहे। सँगै बाँच्ने सपना बोकिरहन्छन् कति, आफ्नै पुर्पुरो आफैले ठोकिरहन्छन् कति। सँगै बाँच्ने सपना बोकिरहन्छन् कति, आफ्नै पुर्पुरो आफैले ठोकिरहन्छन् कति। सिपालु छन् सबै मान्छे सर्वस्व लुटाउन, मौका खोज्दै पटक पटक ढोकिरहन्छन् कति। सँगै बाँच्ने सपना बोकिरहन्छन् कति, आफ्नै पुर्पुरो आफैले ठोकिरहन्छन् कति। समय बित्दै जाँदा अनुभवका पोकाहरू पनि कर्मश भारिँदै गए। प्रेममा गल्ती हुँदैन रहेछ, बस गल्ती गराइँदो रहेछ, बल जफत गराइँदो रहेछ। यदि होइन भने दुनियाँमा जन्मिएका हरेक सासो प्रेम गर्नेहरूले यसरी विश्वासघातीको दर्जा पाउँदैनथे होला, आलोचनाको पात्र बन्दैनथे होला। कतै सायद गरेर जान लागेकाहरू मलाई देखे भने आफ्नो सायद बिग्रिएको अशुभ भएको मान्छन्। धेरै पटक म अन्जानमा यस्तै मान्छेहरूको फेला परेको छु। कहिलेकाहीँ सोच्छु उनीहरूले आज सायद नगरे पनि त हुन्थ्यो नि, किनभने उनीहरूको सायद बिग्रियो, अब मैले बिगारे। यात्रामा कसैको काम नराम्रो भयो भने त्यसको जिम्मा म लिन सक्दिन। यस्तो अनुभूति गरिरहँदा मलाई यस्तो ठाउँमा गएर बस्नु मन लाग्छ जहाँ मानिसहरू कति जाने सायद कहिल्यै नगरून्। यस्तो ठाउँ कतै छ कि छैन होला कुन्ने। मलाई देखेपछि मानिसहरूको सायद बिग्रिन्छ भने मेरो आफ्नै सायद अझ कति बिग्रिन्छ होला, किनभने जहाँ जाँदा पनि मैले आफूलाई अघि लगाएर हिँड्नुपर्छ। जिन्दगीभर आफूलाई कतै छोडेर म बिनाको मेरो सायद कसरी गरौँ। म तिमीलाई सोध्दै छु म यो कुरा। यदि जवाब छ भने साथीहरू प्रमाणित गरे जसरी तथ्य र कारणहरू देखाएर भन किन अलग्गियो मबाट। यति नै बेला कक्षा दसमा पढेको एउटा साध्य याद आयो मलाई। समानान्तर चतुर्भुजको विकर्णले सो समानान्तर चतुर्भुजलाई आधा गर्छ भन्ने। त्यति बेला निकै कष्टपूर्ण तरिकाले दिमागमा राखेको थिएँ म यो साध्यलाई, तर आज तिमीले फेरि पढाइदियो यो साध्य। एउटा समानान्तर चतुर्भुजको विकर्ण बनेर चतुर्भुज आधा बनाए जस्तै जिन्दगी आधा आधा बनाइदियो। म सहर्ष टुक्रिए अलग्गिए तिम्रो सामिपताबाट, तर अलग्गिए पनि हामी सँगै थियौं, एकै ठाउँमा थियौं। तर कुनै कहाँबाट समयले सिट्ठी बजाउँदै आयो र तिमी त्यसैको पछि पछि लाग्यो। हो, त्यही दिनको सम्झना छ मलाई, किनकि सबै अङ्गहरू भए पनि म अपाङ्ग भएको थिएँ त्यो दिन। त्यो दिनदेखि म आज पनि सोचिरहन्छु, नाता तोन्नको लागि गाँसिन्छन्, सपना पता भुङ्ग हुनको लागि जन्मिन्छन्, माया टुक्रिनको लागि जोडिन्छन्, अनि मान्छे चाहिँ छुट्टिनको लागि भेटिन्छन्। यी सबै कुरामा दुईमध्ये एउटाले हार्छ, एउटाले जित्छ। जित्ने मान्छे हिटलरले संसार जिते जस्तै खुसी हुन्छ, हार्ने मान्छे छटपटाउँछ, आलस तालस हुन्छ, आँसुले नै ढाकिन्छ उसको जिन्दगी, अनि हेर्नेहरू मजाले ताली बजाउँछन्, अझै आँसु पिलाउँछन्, अनि सबै चुसेर खक्रो बनाएर छोड्छन्। आफू जन्मिएको त्यो खुन बिर्सिन्छ, उज्यालो हुन्छ जब जुन बिर्सिन्छ। आफू जन्मिएको त्यो खुन बिर्सिन्छ, उज्यालो हुन्छ जब जुन बिर्सिन्छ। जो रोएको छ उसलाई अझै रुवाइदिन्छ, कति छिटो मान्छेले गुण बिर्सिन्छ, कति छिटो मान्छेले गुण बिर्सिन्छ। दिन पनि यहाँ राति भएपछि आफ्नै मान्छे अर्कैको साथी भएपछि आफैले बनाएको जेलमा थुनिँदैछ उसलाई अदालतको फैसलामा विश्वास घाती भएपछि। जब प्रेमले तपाईँको चिहान खनेर आउँछ आफ्नै मान्छेले मलाई बिर्सनु भनेर आउँछ हौ त्यति बेला सुन्नुहोस् अनि सुनाइदिनुहोस् कसैलाई नमेटिने याद सबको साथी भनेर आउँछ। एक्लै बाँच्ने कलाको सदुपयोग गरेको तपाईँ रिसाउँदै अनि फकाउँदै प्रेम गरिरहेको तपाईँ अनि कतै कतै चाहिँ सुरुवातै नगरी प्रेमको अन्त्य गरेको तपाईँ सबै सबैलाई नमस्कार। म महेश प्रसाद। सधैँ हारिरहने मान्छेको विशेषता दर्शाउँदै आज पनि प्रेमीहरूको मुटुलाई फुटबल बनाउन आइपुगेँ। सारथी नेत्र मरासिनीसँगै गोल हानेर फेरि फिर्ता लिएछ, प्रेम गरेर अरूलाई पैँचु दिएछ, यस्ता मूर्खहरू पनि भेटिन्छन् दुनियाँमा। हिजो दिएथ्यो, आज त आफै सुम्पिएछ। नमस्कार, सुस्वागतम। आज पनि त्यही मान्छे, त्यही यादहरू, तिनै समयसँगै हामी आइपुगेका छौँ। अबको केही समय एकैछिन भए पनि वर्तमानलाई इतिहासमा धकेल्ने प्रयासमा रहनेछौँ। रेडियो देउराली अर्घाखाँचीको उत्पादनमा कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 बढी जिल्लाहरूमा तपाईँ सुनिरहनु भएको छ। आज पनि सधैँ जस्तै एउटा प्रेमसँग सम्बन्धित विषयमा कुराकानी गर्नु छ। तपाईँका साहित्यिक रचना, गजल अथवा मुक्तकहरू तपाईँकै आवाजमा सुन्नु छ, जवाब फर्काउने प्रयास पनि गर्नु छ। 077-424-381 यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। तपाईँ गजल अथवा मुक्तकहरू कोर्नुहुन्छ भने त्यो अवसर हामीले प्रदान गरेका छौँ। यसै गरी कार्यक्रमको फेसबुक पेज www.facebook.com/deuralinametineyadma प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरू पनि सुनाउनु छ। जे होस्, अबको 45 मिनट तपाईँको मन तिनै यादहरूको रिमोटद्वारा चलाउने प्रयास गर्नु छ। एकैछिन दुनियाँको सबै चिज बिर्साएर तपाईँको कोही आफ्नो मान्छे सम्झाउनु छ। समग्रमा यही हो कार्यक्रमको ठुलो रूप। तपाईँ पहिलोपटक सुनिरहनु भएको छ भने केही कुराको जानकारी अवगत भएको छ तपाईँमा, र यतिखेर यो प्रविधिमा हुनुहुन्छ आत्मीय मित्र नेत्र मरासिनी अनि यो सिसावारीपट्टि महेश प्रसाद, र हामी कार्यक्रम नमेटिने यादको 41 श्रृङ्खलामा जुडिरहेका छौँ। कुनै नाफा र नोक्सानको कारोबार होइन यो, न त कुनै नेताहरूको भाषण नै हो, यो त एउटा यस्तो कार्यक्रम हो जसले वर्षौंदेखि कैद गरेर राखिएका प्रेमहरूलाई जमानत बसेर भए पनि सकुशल बाहिर निकाल्ने प्रयास गरिरहन्छ। धेरै कुरा भनिरहनु पर्दैन, तपाईँ धेरैलाई आफै थाहा छ कार्यक्रमको बारेमा। र भन्नैपर्ने एउटा कुरा, यो हप्ता फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गर्नुहुने तपाईँमध्ये उत्कृष्ट एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ, र उहाँले पाउनुहुनेछ एन्टिसिक्रु साई ब्राबरको रिचार्ज कार्ड, र जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले, जुन सन्धिखर्क छ ब्याङ्क रोडमा अवस्थित छ, जहाँ डकुमेन्ट स्क्यानिङ, इन्टरनेट फोन सेवा, साइबरको व्यवस्था सँगसँगै तपाईँले रु 10 आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न, र एन्टिसिक्रु साई ब्राबरको रिचार्ज गर्दा रु 5 बोनससँगै डिसोमको रिचार्ज कार्डको सुविधा पनि रहेको छ त्यहाँ। र त्यहाँको एउटा नयाँ सूचना, त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ। तपाईँको वाइफाई नेटवर्कमा उमेश कनेक्सन यदि भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ, जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी। र यसो भनिरहँदा गत हप्ताको उत्कृष्ट साथी हामीले छान्नुपर्ने हुन्छ। गत हप्ताको कार्यक्रममा आउनुहुने मध्येबाट एकजनालाई हामी उत्कृष्ट बनाएका छौँ। उहाँले कार्यक्रममा वाचन गर्नुभएको साहित्यिक रचना जिन्दगीमा जिउनलाई रहर खोजिन, आफ्नो प्यारो गाउँ छोडी सहर खोजिन, चुइएकै राम्रो लाग्छ त्यो मेरो झोपडी, छाउनलाई मैले कतै घर खोजिन, छाउनलाई मैले कतै घर खोजिन। बधाई छ अर्घाखाँची बाँकीको साथी पदम खनाललाई, उहाँ गत हप्ताको उत्कृष्ट बन्न सफल हुनुभएको छ। सँगसँगै उहाँले जित्नुभएको छ एनटिसी गुरु साई प्रापरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले। र तपाईँले कार्यक्रम सुनिरहँदा तपाईँ साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ होला कति साथीहरू, अथवा फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न होला। यदि तपाईँ फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न अथवा साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ भने एसएमएसबाट पनि तपाईँ विजेता बन्न सक्नुहुनेछ, जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, यसलाई एसटिएन लिसन टाइप गर्नुहोस्, एक स्पेस सुन्नुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9805783383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बाबत दुईजना साथीले पाउनुहुनेछ साइन्टिस्ट गुरु साई प्रापरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्ना सुज सेन्टर, जुन सन्धिखेरका सो ब्याङ्क रोड एसपिआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ, जहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कोचिला नेपाली, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9845770075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुन चाँदी पसल, जुन सन्धिखेरको नौ चुत्रा बेसी भूषाल बुकसँगै सटेको घरमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9841782921, 9847796641 र 9847440663। के गर्दै हुनुहुन्छ कुन्नी? आजको अप्रिल फुलले कतिलाई रुवायो होला, कतिलाई हँसायो होला। तपाईँ धेरैले आजको अप्रिल फुलको यो दिनलाई प्रयोग गरिसक्नु भएको छ। तपाईँ जस्तै म पनि शिकार भएको छु आजको दिनको। एकजना कक्षाको साथीले बिहानै फोन गरेर आजको पहिलो कक्षा खाली छ भनेर सुनायो, दोस्रो कक्षा लिन कलेजमा गइसकेपछि पो बल्ल थाहा भयो म अप्रिल फुलको शिकार भएको रहेछु भनेर। यस्तै कति साथीहरूलाई आजको दिनले उसै गरी तर्फाएको हुनसक्छ, हामीले बुझेका छौँ। र अप्रिल फुललाई एकैछिन पन्छाएर आजको विषय म सार्वजनिक गर्न गइरहेको छु। कति सम्बन्धहरू गाँसिन्छन्, कति विजयमा टुटिन्छन्, टुटेका सम्बन्धहरूलाई थाती राख्दै गाँसिएका सम्बन्धहरूको अधिकांश नतिजा हेर्ने हो भने ती सम्बन्धहरू विवाहको नाम दिएर गाँसिएका हुन्छन्, तर तिनीहरू विवाहसम्म पुग्नै नपाइ टुङ्गिन्छन्। यस्तो किन हुन्छ होला? विवाहको नाम दिएर गाँसिएका सम्बन्धहरू किन विवाहसम्म पुग्नै नपाइ टुङ्गिन्छन् होला? यो विषयमा आज हामी चर्चा गर्नेछौँ। आजको विषयमा चर्चा गर्नु पूर्व कोही हुनुहुन्छ फोन सम्पर्कमा, आउनुहोस् उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार। हेलो दादा दर्शन, नमस्कार। नमस्कार, कहाँबाट को बोल्नु भयो? अर्घाखाँचीको बङ्गलाबाट विकास सुनार है। निकै लामो समय पछि कुराकानी भयो तपाईँसँग, के गर्दै हुनुहुन्छ बङ्गलामा रहेर? ठिकै छ एकदम। अनि कार्यक्रम सुनिरहनु भएको छ? के छ आजको प्रस्तुति तपाईँको? साथीभरि चन्द्र सूर्य बोकी हिँड्दैछु, साथीभरि चन्द्र सूर्य बोकी हिँड्दैछु, विश्व सामु नेपाली भनी खोकी हिँड्दैछु, विश्व सामु नेपाली भनी खोकी हिँड्दैछु। प्राणभन्दा प्यारो लाग्छ मेरो देश मलाई, प्राणभन्दा प्यारो लाग्छ मेरो देश मलाई, सीमा मिच्ने दुश्मनलाई रोकी हिँड्दैछु, विश्व सामु नेपाली भनी खोकी हिँड्दैछु। झुक्ने छैन कहिले पनि सिर गोर्खालीको, झुक्ने छैन कहिले पनि सिर गोर्खालीको, जहाँ पुगे नि गोर्खालीलाई रोकी हिँड्दैछु, सीमा मिच्ने दुश्मनलाई रोकी हिँड्दैछु। डटी होइन हटी होइन डटी लड्ने नेपालीको बानी, हटी होइन डटी लड्ने नेपालीको बानी, दुःख कष्ट जति परे नि भोक हिँड्दैछु, जहाँ पुगे नि गोर्खालीलाई टोक हिँड्दैछु। बुद्धको देह सुन्दर शान्त हाम्रो नेपाल भनी, बुद्धको देह सुन्दर शान्त हाम्रो नेपाल भनी, कुना कुना बेन बाजा ठोकी हिँड्दैछु, दुःख कष्ट जति परे नि भोकी हिँड्दैछु, जहाँ पुगे नि गोर्खालीलाई टोक हिँड्दैछु, सीमा मिच्ने दुश्मनलाई टोकी हिँड्दैछु, साथीभरि चन्द्र सूर्य बोकी हिँड्दैछु, सामु नेपाली भनी खोकी हिँड्दैछु। नेपाली महान हौ नेपाल महान हो चाहेको हामीले एउटै सम्मान हो। नेपाली महान हौ नेपाल महान हो चाहेको हामीले एउटै सम्मान हो। गोर्खालीको नाम यसरी नै चिनाउँदै जानु, गोर्खालीको नाम यसरी नै चिनाउँदै जानु। ढुङ्गा पनि त एउटा भगवान हो। नेपाली महान हौ नेपाल महान हो चाहेको हामीले एउटै सम्मान हो। नमस्ते। विकासी आउनुभएको थियो अर्घा खाँचीको वाङ्लाबाट। पालो तपाईँको डायल गर्न 077-424-381 बाटो, यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। विवाहको नाम दिएर गाँसिएका सम्बन्धहरू किन विवाहसम्म पुग्नै नपाई टुङ्गिन्छन् होला? प्रेमको मुख्य टार्गेट विवाह हो। प्रेम गरिरहँदा भोलि विवाह भएपछि मात्र त्यो प्रेम सफल भएको ठान्छौँ हामी, होइन भने प्रेम विजयमा समाप्त भयो भन्ने बनाएको पटक पटक शिकार भइरहेका हुन्छौँ। प्रेम विवाहसम्म पुग्नु आवश्यक छ या छैन भन्ने प्रश्न उसै गरी चुनौतीपूर्ण छ हाम्रा लागि। तर भोलि विवाह गर्ने भनेर गाँसिएका प्रेम सम्बन्धहरू पछि गएर त्यो सम्बन्धलाई पाखा लगाएर चिन्दै नचिनेको, जान्दै नजानेको कोही अन्जान व्यक्तिको घर अगाडि आँगनमा बलिरहेको अग्निलाई साँची राख्दै कसम खाइरहेको हुन्छ, मेरो अरू कसैसँग सम्बन्ध छैन र अबदेखि हुनै पनि छैन भन्दै। अचम्म छ, विवाह अगाडि हजारौंलाई प्रेम गर्दै छोड्दै हिँड्ने त्यही मान्छे बिहे पछि चाहिँ बिल्कुल फरक भइदिन्छ। बिहे अघिका हजारौं सम्बन्धले सिकाउन नसकेको शिक्षा बिहे पछिको एउटै सम्बन्धले छर्लङ्ग रूपमा सिकाउँछ उसलाई, किनकि अब त ऊ एक नारी ब्रह्मचारी भन्ने शब्दको प्रिय बनिसकेको हुन्छ। चुरोट र सुर्तीमा के फरक भो, हँसिया र खुर्पीमा के फरक भो? चुरोट र सुर्तीमा के फरक भो, हँसिया र खुर्पीमा के फरक भो? देवताले कसैको पीडा सुन्दैन भने पत्थर र मूर्तिमा के फरक भो? देवताले कसैको पीडा सुन्दैन भने पत्थर र मूर्तिमा के फरक भो? दीपक अधिकारी चञ्चल वाङ्ला सरका खसीका साथीको मुक्तक यहाँनिर मैले वाचन गरे। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। हजुर दादा नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? रोल्पाबाट शिवलाल महरा। रोल्पाबाट शिवलाल महरा। शिवलाल महरा। शिवलाल महरा रोल्पाबाट है? हजुर हजुर। शिवलाल जी के गर्नुहुन्छ रोल्पामा रहेर? रोल्पामा रहेर घरासी काम प्लस अध्ययनमा दादा। कार्यक्रम सुनिरहनु भएको छ? एकदमै दादा, एकदम खुसी लाग्यो। निकै टाढोबाट पनि हामीलाई सम्झिरहनु भएको छ। के छ तपाईँको प्रस्तुति आजको? मुक्त हो दादा। हुन्छ सुरुवात गर्नुहोस्। आफ्नो माया आफैले नै थोकमा बेचेछौ, आफ्नो माया आफैले नै थोकमा बेचेछौ, थोकलाई ठुलो माने जीवन चोकमा बेचेछौ, थोकलाई ठुलो माने जीवन चोकमा बेचेछौ। किन यस्ता हुँदा रहेछन् उही केटी मान्छे, किन यस्ता हुँदा रहेछन् उही केटी मान्छे, आफू आफू हाँसी अरूलाई नै रूपमा बेचेछौ, आफ्नो माया आफैले नै थोकमा बेचेछौ, जन्मकै हटिन्छन्। जन्म कैद पिञ्जडामा थुन्नेहरू भेटिन्छन्, एकोहरू सपना बुन्नेहरू भेटिन्छन्, कसैलाई दुबाटोमा कुराउनुसम्म कुराएर आफूलाई निकै अघि उछिन्नेहरू भेटिन्छन्। जन्म कैद पिञ्जडामा थुन्नेहरू भेटिन्छन्, एकोहरू सपना बुन्नेहरू भेटिन्छन्। शिवलालजी हजुर छुटिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। शिवलाजी आउनुभएको थियो रोल्पाबाट, उहाँ पनि गइसक्नु भएको छ। पालो तपाईँको डायल गर्नु 077-424-381 बाटो, यो नम्बर हामीले खुला गरेका छौँ। विवाहको नाम दिएर गाँसिएका सम्बन्धहरू किन विवाहसम्म पुग्नै नपाई टुङ्गिन्छन् होला? यहाँनिर अलि गहिरिएर सोच्नुपर्ने कुरा चाहिँ के हो भने, विवाह अघि पनि त हजारौं सम्बन्धहरू थिए, तर तिनीहरू विवाहसम्म आउनै नपाई टुङ्गिए। तिनीहरूले विवाहको नाम त पाए तर कहिले स्थान पाएनन्। साँच्चै विवाह अगाडि हजारौं सम्बन्धको ड्राइभर भइसकेपछि पनि ती सम्बन्धहरू विवाहलाई योग्य भएनन्। र त कहाँ हो कहाँको चिन्जानै नभएको व्यक्तिसँग एकपटक बोलेको भरमा उसैसँग जिन्दगी बिताउन राजी हुने, वा कति ठुलो महानता। मैले आजसम्म भन्थेँ, बिना स्वार्थ, बिना लगानी, बिना चिन्जान, सानै उमेरदेखि कसैलाई साथ दिइरहने, साँच्चै प्रेम गर्ने मान्छे पक्कै पनि महान हो। तर म निकै ठुलो भ्रमको शिकार भएको रहेछु। वास्तवमा त्यो सम्बन्ध महान हो जसले एकपटक बोलेको भरमा, एकपटक देखेको भरमा जिन्दगी बिताउन सहमत हुन्छ। छोरो बेचिएको दिन सम्झिएर बाबा रुँदैछन् घरमा ऋण सम्झिएर। मुकेश रेउले कैलालीका साथीको गजल। छोरो बेचिएको दिन सम्झिएर बाबा रुँदैछन् घरमा ऋण सम्झिएर, खाई नखाई पैसा जोगाउँदैछ ऊ चुइने घरको त्यो दिन सम्झिएर, बाबा रुँदैछन् घरमा ऋण सम्झिएर। फिल्ममा पनि यस्तै दृश्य भेटिन्छ, फिल्ममा पनि यस्तै दृश्य भेटिन्छ, हिरो तडपिएको हिरोइन सम्झिएर, चुइने घरको त्यो दिन सम्झिएर। भट्टीमा जडिया रमाउँछन् सधैँ, भट्टीमा जडिया रमाउँछन् सधैँ, आफ्नै दुनियाँ रङ्गीन सम्झिएर, छोरो बेचिएको दिन सम्झिएर, बाबा रुँदैछन् घरमा ऋण सम्झिएर। मुकेश रेउले कैलालीका साथीको गजल यहाँनिर मैले भाषण गरेँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म रकिस्टर मिडिया ग्रुपको साथी अर्घाखाँचीको सन्जाबाट अभागी गौतम। अभागी गौतम भन्नुभयो है? हजुर हजुर। के गर्दै हुनुहुन्छ अभागी गौतम? हजुरहरूको प्रोग्राम सुनेर बसिरहेको छु, फोन ट्राई गर्दै बजेतै लागिहाल्यो। फोन लाग्यो है? हजुर, एकदम खुसी है त। अनि के छ तपाईँको आजको प्रस्तुति? मेरो गजलै सर। हुन्छ, सुरुवात गर्नुहोस्। हस्, थ्याङ्क यू। न हल्लाइदेऊ हात बिदाईको साथ तिम्रो चाहन्छु म, न हल्लाइदेऊ हात बिदाईको साथ तिम्रो चाहन्छु म, भोलि कसले देख्या छ र आज बाँच्न चाहन्छु म, भोलि कसले देख्या छ र आज बाँच्न चाहन्छु म। जीवनको अनिश्चित यात्रामा केही पाइला बाँकी नै छन्, जीवनको अनिश्चित यात्रामा केही पाइला बाँकी नै छन्, आँसु मेरो नझारिदेऊ सँगै हाँस्न चाहन्छु म, आँसु मेरो नझारिदेऊ सँगै हाँस्न चाहन्छु म। नगर ऋतु भिडा मलाई माया तिम्रो चाहन्छु म, नगर ऋतु भिडा मलाई माया तिम्रो चाहन्छु म, जीवनको अन्तिम घडीमा छाया तिम्रो चाहन्छु म, जीवनको अन्तिम घडीमा छाया तिम्रो चाहन्छु म। नभो लेनी सुनिदेऊ मेरा यी चाहनालाई, नभो लेनी सुनिदेऊ मेरा यी चाहनालाई, सुख त अस्थायी भए दुःखकै भिक्षा चाहन्छु म, सुख त अस्थायी भए दुःखकै भिक्षा चाहन्छु म। अज्ञानमा सानो गल्ती भइगयो अब माफ गर, अज्ञानमा सानो गल्ती भइगयो अब माफ गर, अर्को जुनी फर्की आउँला प्रतीक्षा तिम्रो चाहन्छु म, अर्को जुनी फर्की आउँला प्रतीक्षा तिम्रो चाहन्छु म। नहल्लाइदेऊ हात बिदाईको साथ तिम्रो चाहन्छु म, नहल्लाइदेऊ हात बिदाईको साथ तिम्रो चाहन्छु म, भोलि कसले देख्या छ र आज बाँच्न चाहन्छु म, भोलि कसले देख्या छ र आज बाँच्न चाहन्छु म। साथ चाहन्छु भन्नुभयो खुसी लाग्यो मलाई, साथ चाहन्छु भन्नुभयो खुसी लाग्यो मलाई, बिछोड भन्ने शब्द भुल्ने रहर जाग्यो मलाई। साथ चाहन्छु भन्नुभयो खुसी लाग्यो मलाई, बिछोड भन्ने शब्द भुल्ने रहर जाग्यो मलाई। प्रेमको यात्रा सधैँ यसै गरी जारी राख्नु, प्रेमको यात्रा सधैँ यसै गरी जारी राख्नु, कसैले मनको नाता जीवित माग्यो मलाई। साथ चाहन्छु भन्नुभयो खुसी लाग्यो मलाई, बिछोड भन्ने शब्द भुल्ने रहर जाग्यो मलाई। अभागीजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। अभागीजी आउनुभएको थियो, उहाँ पनि गइसक्नु भएको छ। पालो तपाईँको डायल गर्नु 0774423181 को बाटो, यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। दुनियाँको नजरमा दासी बनाएर झुन्ड्याउँदैछ डोरीको फाँसी बनाएर, शान्त खासु मगर डिकु र अर्घाखाँचीका मित्रको मुक्तक। दुनियाँको नजरमा दासी बनाएर झुन्ड्याउँदैछ डोरीको फाँसी बनाएर, हो यसरी नै तमासा हेरिरह्यो मेरो सबैको अगाडि बकवासी बनाएर, दुनियाँको नजरमा दासी बनाएर झुन्ड्याउँदैछ डोरीको फाँसी बनाएर, शान्ता खासु मगर ढिकु र अर्घाखाँचीका मित्रको मुक्तक। अर्को मुक्तक रहेको छ सन्तोष कुँवर सहयोगी मन विजयनगर प्युठानका साथीको। भोको पेटमा पटुकी कसेकी हुन्थिन् मेरी आमा, साँझ बिहान चुलुमा बसेकी हुन्थिन् मेरी आमा। भोको पेटमा पटुकी कसेकी हुन्थिन् मेरी आमा, साँझ बिहान चुलुमा बसेकी हुन्थिन् मेरी आमा। गोठालो र घाँस दाउरा एक रत्ती फुर्सद छैन, कहिले भान्सा त कहिले गोठमा पसेकी हुन्थिन् मेरी आमा। भोको पेटमा पटुकी कसेकी हुन्थिन् मेरी आमा, साँझ बिहान चुलुमा बसेकी हुन्थिन् मेरी आमा। सन्तोष कुँवर सहयोगी मन विजयनगर प्युठानका साथीको मुक्तक। अर्को मुक्तक रहेको छ जी कुमार विश्वकर्मा खनती नर्ग खसीका साथीको डाँडा काँडा हेरिरहन्छु हरियाली छाएको छ सबैको जिन्दगीमा बसन्त ऋतु आएको छ। डाँडा काँडा हेरिरहन्छु हरियाली छाएको छ सबैको जिन्दगीमा बसन्त ऋतु आएको छ। कस्तो खत्तम जिन्दगी भइदियो मेरो जता जान्छु खाली दुःख मात्रै पाएको छ। कस्तो खत्तम जिन्दगी भइदियो मेरो जता जान्छु खाली दुःख मात्रै पाएको छ। जी कुमार विश्वकर्मा खनतिन अर्घा खसीका साथीको मुक्तक यहाँ हेर्नु होला। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। म फुल टिपिदिन्छु, म फुल टिपिदिन्छु, तिमी माया गाँसिदेऊ जति रिसाए पनि मुसुक्क हाँसिदेऊ। हजुर नमस्ते। नमस्कार, कहाँबाट को बोल्नु भयो? हजुर बागीदेखि एकल यात्री पदम खनाल। बागीबाट पदम खनाल है? हजुर। के गर्दै हुनुहुन्छ पदमजीले बागीमा? हजुर यत्तिकै बस्ने। गत हप्ताको विजेता साथी है तपाईँ? हजुर। ए बधाई छ तपाईँलाई। हजुर गत हप्ता आउने साथी यो हप्ता फोन सम्पर्कमा आउन पाइँदैन थियो तपाईँलाई, धेरै पटक मैले सूचना गराइसकेको छु, तपाईँ आइहाल्नु भयो। अस्ति पनि एउटा साथी आउनु भएको थियो। के छ तपाईँको आजको प्रस्तुति? हुन्छ सुरुवात गर्नुहोस्। आज भोलि तिम्रै यादमा बाँच्न थालेछु, तिम्रै भजन कीर्तन गरी नाच्न थालेछु, तिम्रै भजन कीर्तन गरी नाच्न थालेछु। ज्यान चरा भए पनि नजिक छ माया, ज्यान चरा भए पनि नजिक छ माया, मेरो माया तिम्रो निम्ति साँच्न थालेछु, तिम्रै भजन कीर्तन गरी नाच्न थालेछु। के गरेर हटाउँ मैले, के गरेर हटाउँ मैले कुरा काट्नेलाई, थाहा पाए तिमीका खुट्टा भाँच्न थालेछु, मेरो माया तिम्रो निम्ति साँच्न थाल्दैछु। अन्तिम शेर, कसले कसलाई चाहन्छ, कसले कसलाई कति चाहन्छ, यसै भन्न गाह्रो, आज भोलि भित्रभित्र जाँच्न थालेछु, आज भोलि भित्रभित्र जाँच्न थालेछु, आज भोलि तिम्रै निम्ति जाँच्न थालेछु, तिम्रै भजन कीर्तन गरी नाच्न थालेछु। हजुर यति नै। यसै गरी प्रेमसँगै नाच्दै रमाउनु, नतोडिने अमर नाता गाँच्दै रमाउनु, यसै गरी प्रेमसँगै नाच्दै रमाउनु, नतोडिने अमर नाता गाँच्दै रमाउनु, तपाईँको प्रेमलाई देख्नेहरू छक्क परुन्, आफ्नो मान्छेसँग जीवन बाँच्दै रमाउनु, यसै गरी प्रेमसँगै नाच्दै रमाउनु, नतोडिने अमर नाता गाँच्दै रमाउनु। पदम खनाल हुनुहुन्थ्यो बागीबाट, गइसक्नु भएको छ पालो। तपाईँको डायल गर्नु 0774-2381 बाटो। हामी अन्तिम साथीलाई लिनेछौँ र म आजको विषय मा कुराकानी गरिरहेको छु। विवाहको नाम दिएर गाँसिएका सम्बन्धहरू किन विवाहसम्म पुग्नै नपाई टुङ्गिन्छन् होला? दुई चार वर्ष लगाएर बनाएको प्रेम र एक दिनको निर्णय र छलफलमा बनाइएको विवाह मध्ये विवाहले मान्यता पाउँछ, प्रेम यसै विलाप भएर जान्छ। सायद विवाहमा भन्दा प्रेममा निकै पहिले नै एकअर्काको कमजोरीको शिकार हुन्छन् दुवै प्रेमीहरू। प्रेम गरिरहँदा त यस्तो छ, अझ विवाह गरेपछि कस्तो होला भन्ने कल्पनाहरू आफूले जान्दा नजान्दै मनमा उब्जाउन पुग्छन् उनीहरू। किनकि पुरानो सम्बन्धमा भन्दा कति हो कति नयाँ सम्बन्धमा खुसी र सुखी हुने दलिल पेश गरिरहन्छन् उनीहरू। यस्तै व्यवहारको प्रयोगसँगै प्रेम र विवाहलाई छुट्टा छुट्टै बाटोमा हिँडाएको हामीले देख्न सक्छौं। विवाह अगाडि प्रेमीको सहायता र विवाह पछाडि श्रीमान अथवा श्रीमतीको सहायताले जीवन गुजारिरहेका अनगिन्ती प्रेमीहरूको दिमागमा यो छाप परिसक्यो कि प्रेम गरेकोलाई विवाह गर्नुहुन्न, गर्दै गर्नुहुन्न। सायद समाजले उनीहरूलाई यस्तो सिकायो या आफ्नै चरित्रको आफैले पर्दाफास गरिरहेछन् उनीहरू। कहिलेकाहीँ यसो सोच्छु, सम्बन्ध गाँसिएकाहरू पछि गएर आफ्नै सम्बन्ध आफैले छुटाउन लागि पर्छन् भने कसरी प्रेमको हत्या नहोस्। आफैले सम्बन्ध छुटाएर भन्छन्, मेरो जबरजस्ती बिहे भयो, अब मलाई बिर्सिदेऊ। यो सम्बन्ध बोलिरहँदा उनीहरूमा कति पनि पीडाका तर्साहरू भेटिँदैनन्, बरु खुसीले गदगद भइरहेको हुन्छ उनीहरूको मन। पुरानो सम्बन्धलाई सजिलैसँग पाखा लगाएर नयाँ सम्बन्ध गाँसिरहन पाउँदा हामीलाई विवाहले के दिन्छ त्यो त म भन्न सक्दिनँ, तर प्रेमले चाहिँ धेरै कुरा निशुल्क दिएको हुन्छ। हुन त विवाहबाट पनि हामीले धेरै अमूल्य कुराहरू पाउँछौँ, तर त्यो निशुल्क भने होइन, किनकि विवाह निशुल्क हुँदैन। प्रेम मात्र एउटा यस्तो सम्बन्ध हो जुन निशुल्क गाँसिन्छ र छुट्दा पनि निशुल्क प्रेमका पाठहरू सिकाएर जान्छ। जसले विवाहको नाम त नपाउला, तर विवाहभन्दा कति हो कति विशेषता बोकेको हुन्छ यसले। विवाहको नाम दिएर गाँसिएका सम्बन्धहरू किन विवाहसम्म पुग्नै नपाई टुङ्गिन्छन् होला? कोही हुनुहुन्छ फोन सम्पर्कमा आजको अन्तिम सहभागी साथी, म उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। हजुर सर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्नु भयो? रोल्पाको जौली पोखरी आठुमा रोल्पाबाट देवीराम बिएम। रोल्पाबाट देवीरामजी है? हजुर। आज रोल्पाको साथीको धेरै फोन लागिरहेछ, के गर्दै हुनुहुन्छ रोल्पामा देवीरामजीले? अध्ययन हो, अहिले चाहिँ एसएलसी दिएर बसेको, अरू घरेसी काम गरिन्छ। एसएलसी दिएर बस्नु भएको छ है? हजुर खाली समयको सदुपयोग गर्नुहोला हाम्रो शुभकामना तपाईँलाई खाली समयमा धेरै युवा साथीहरू विरक्त दिनुहुन्छ यो जानकारी के छ तपाईँको आजको प्रस्तुति मुक्तक छ भर्खरै लेखेको अनि समय भएन गजल लेख्न अनि मुक्तक लिएर आएको छु हुन्छ सुरुवात गर्नुहोस् ल म सुरु गरेँ है त जवानी सधेरो हो या मेरो मनै यस्तै लभ गर्न मन लाग्छ उनीसँगै एकान्तमा बसी गफ गर्न मन जवानी सधेरो हो या मेरो मनै यस्तै लभ गर्न मन लाग्छ उनीसँगै एकान्तमा बसी गफ गर्न मन लाग्छ नदेख्दा नभेट्दा तड्पिन्छ यो मन नदेख्दा नभेट्दा तड्पिन्छ यो मन सधैँभरि माया लुकै रेखदेख गर्ने जफ गर्न मन लाग्छ जवानी सधेरो हो या मेरो मनै यस्तै लभ गर्न मन लाग्छ उनीसँगै एकान्तमा बसी गफ गर्न मन लाग्छ हजुर यति नै प्रेम भन्ने चलचित्र तपाईँ पनि खेल्नुभयो सम्झिएर कोही मान्छे जिन्दगीलाई जेल्नुभयो प्रेम भन्ने चलचित्र तपाईँ पनि खेल्नुभयो सम्झिएर कोही मान्छे जिन्दगीलाई जेल्नुभयो आएपछि यो बाटो फर्किन गाह्रो हुन्छ आएपछि यो बाटो फर्किन गाह्रो हुन्छ कतिपटक यादहरू मनभित्री बेल्नुभयो प्रेम भन्ने चलचित्र तपाईँ पनि खेल्नुभयो सम्झिएर कोही मान्छे जिन्दगीलाई जेल्नुभयो देवीरामजी हजुर छुट्टिन्छौँ फेरि पनि आउँदै गर्नुहोला नमस्ते हजुर सर नमस्ते रोल्पाबाट आउनुभएको थियो देवुरामजी उहाँ पनि गइसक्नुभएको छ र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ हामी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरू रहेका छन् लिभर नासु सेन्टर जुन सन्धि खर्का छ ब्याङ्क रोडमा अवस्थित छ जहाँ प्रोपराइटर हुनुहुन्छ कमन नेपाली र कौशल नेपाली त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घा खाँची सुन चाँदी पसल जहाँ प्रोपराइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमेटिने याद हामी एकैछिनपछि आउनेछौँ भन्ने होइन सिन्दूर पोते लगाउँदै माया हुन्छ भन्ने होइन जोडे पछि कहिले नाता टुट्छन् छुट्छन् थाहै छैन जोडे पछि कहिले नाता टुट्छन् छुट्छन् थाहै छैन सिन्दूर पोते भन्ने होइन पुनः स्वागत छ तपाईँलाई कार्यक्रममा निधाइसक्नुभयो कि कार्यक्रम सुनिरहनु भएको छ कुन्नि समयको चुनौतीपूर्ण युद्धमा हार खाँदै हामी कार्यक्रमको अन्त अन्तमा छौँ र म ढिलानगरी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्न चाहन्छु र आज एसएमएस अनलाइनमा जम्मा जम्मी 216 एसएमएस हामीलाई प्राप्त भए एसएमएस पठाउने सबै सबैलाई धन्यवाद र बधाई छ अर्घा खाँची मैदानको साथी विष्णु घिमिरेलाई त्यसै गरी अर्को साथी हुनुहुन्छ गीता आचार्य अर्घा खाँची बलकोटको साथी तपाईँ दुवैलाई बधाई तपाईँ गोला प्रथाद्वारा विजेता घोषित हुनुभएको छ र रिचार्ज कार्ड सौजन्य गरेको छ देवनासु सेन्टर श्रीराम अर्घा खाँची सुनचाँदी पसल र तपाईँ आज फोन सम्पर्कमा आउनुहुने मध्येबाट एकजना उत्कृष्ट साथीलाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ उहाँले पाउनुहुने साइन्टिफिकहरू सही बराबरको रिचार्ज कार्ड जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले जुन सन्धि खर्का छ ब्याङ्क रोडमा अवस्थित छ जहाँ डकुमेन्ट स्क्यानिङ इन्टरनेट फोन सेवा साइबरको व्यवस्था सँगसँगै तपाईँले रु 10 आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न र एनटिसीहरू सही बराबरको रिचार्ज गर्दा रु 5 बोनससँगै डिसोङको रिचार्ज कार्डको सुविधा पनि रहेको छ त्यहाँ र त्यहाँको एउटा नयाँ सूचना त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ तपाईँको वाइफाई नेटवर्कमा उमेश कनेक्सन यदि भेटाउँछ भने सुख महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ जहाँको प्रोपराइटर हुन्छ उमेश गैरी र हामी कार्यक्रमको अन्त अन्तमा छौँ यतिन्जेलसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद कसै कसैले पहिलोपटक सुन्नुभयो कि कार्यक्रम तपाईँलाई विशेष आभार त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ फोन सम्पर्कमा आउन प्रयास गर्नुहुने तपाईँ यो हप्ता पनि तपाईँको फोन लागेन निराश नहुनुहोस् अर्को हप्ता तपाईँको बारो र यसै गरी तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद सामुदायिक रेडियो देउराली 101 MHz मिडिया चोक सन्धि खर्का अर्घा खाँची त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिने याद र मेरो व्यक्तिगत पेज facebook.com/महेश भूषाल गजल सिङ्गर र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी मेरो आफ्नै ब्लग www.bhushalmahesh.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.deepsansar1k.blogspot.com र www.sarikram1k.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सायद भोलितिर हामी फेसबुक र ब्लगहरूमा राख्नेछौँ यो कार्यक्रम। र यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी नेत्र मरासिनीप्रति विशेष विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक एमजीको यो भनाइ छोड्दै म महेश भूषाल पनि अर्को हप्तासम्मको लागि होजेल भन्न चाहन्छु। ज्यान त मुसाको पनि हुन्छ, आफ्नो ज्यान उसले पनि पालेको हुन्छ। तिमी त मान्छे हौ, ज्यान पाल्ने मात्र काम नगर, केही फरक गरेर देखाइदेऊ। प्रसिद्ध दार्शनिक एमजीको यो भनाइसँगै जान्छु, खुसी त्यागी आँसुहरू साथ लिएर आउनेछु अर्को हप्ता मङ्गलबारको रात लिएर आउनेछु। नमस्कार। एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। एउटा साथीको साथले कति फरक पर्दछ जिउ।